अनि म यसै नरम गाउँकी दिलमाया बुचाको बारीमा आएको छु। उहाँले पनि दुई रोपनी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती गर्नु भएको छ। बुचाजी, तपाईँले कहिलेदेखि सुरु गर्नु भएको? 4-5 वर्ष अगाडिदेखि सुरु गरेको। सरदर वार्षिक आमदानी कति हुन्छ तपाईँको यो व्यवसायिक खेतीबाट? 2-3 लाख जति हुन्छ। 2-3 लाख रुपियाँ हुन थाल्यो। हजुर। श्रीमानले के गर्नुहुन्छ? श्रीमान विदेश जानुभयो अरे हुनुहुन्छ। ए, विदेशको कमाइ भन्दा त यति हुन थाल्यो क्या? हजुर। श्रीमानले कति पठाउनुहुन्छ वर्षमा? वर्षमा 2-3 लाख पठाउनुहुन्थ्यो, अनि त्यहाँ बस्नु भन्दा यहीँ गरे हुनेछ भनेर। ए हो, विदेश त्यागेर अहिले यति तरकारी खेती गर्न थाल्नु भयो? हजुर। कुन देशमा हुनुहुन्थ्यो र? दुबई। अहिले चाहिँ बुढाबुढी सँगै तरकारी खेतीमा काम गर्ने, उहाँ 2 लाख रुपियाँ पठाउनुहुन्थ्यो भने अहिले यहाँ 3-4 लाख रुपियाँ हुन्छ। हजुर। भनेपछि विदेश त यही फल्यो? हजुर, गरे पार हुनेछ भन्नु भयो। कोदो मकै खेती गर्दाखेरि खाना पुग्थ्यो कि पुग्दैन थियो? कोदो मकै गर्दाखेरि खाना पुग्थेन, यसले त पुग्छ। अहिले त पुग्छ, प्रशस्तै पुग्छ। हजुर। ब्याङ्क बचत पनि गर्न थाल्नु भयो? अलिअलि गर्न थाल्यो। ल, अझै धेरै प्रगति गर्नु होला है त। हस्, धन्यवाद। कुराकानी गर्दा गर्दै दिलमाया बुचाका श्रीमान पनि यहाँ आइसक्नु भएको छ बारीमा। यहाँको शुभ नाम चाहिँ के भन्नुभयो? टेकबहादुर बुचा। टेकबहादुर बुचा, तपाईँ कति वर्ष बस्नुभयो विदेशमा? 3 वर्ष बस्यो। 3 वर्षमा कति कमाउनु भयो? 4-5 लाख त्यस्तै, 5 लाख यस्तै, करिब 5 लाख रुपियाँ कमाउनु भयो। तपाईँले 3 वर्षमा 5 लाख जति कमाउनु भयो, अहिले त तरकारी खेतीबाट झन्डै वर्षमा 4-5 लाख रुपियाँ कमाउनु देखियो नि त, होइन? देखिन्छ। कहिले जानुभयो र कहिले आउनुभयो? म अहिले यहाँको 3 वर्ष भयो। 3 वर्ष भयो। हजुर। उहाँको 3 वर्षको कमाइ यहीँ कमाउनु भयो तपाईँले? हजुर, यहीँ नै देखिन्छ। अब विदेश जाने आवश्यकता देख्नुहुन्छ? खासै जानु पर्दैन जस्तो भयो। बुढीसँग सँगै काम गर्ने त्यस्तै छ, अब घरमै बसेपछि बच्चा बैस पनि रेखदेख हुने, अब बारीमा पनि अब कृषि गर्ने। त्यो ढुक्क हुनुहुन्छ। यो तरकारी खेतीको बजार कहाँ हो? माथि लुम्चा लैन्छ। लुम्चा लैन्छ, हजुर, सहकारी। भनेपछि यो गाउँका प्रत्येक महिलाहरू लागि परेका छन्? अँ, लागि परेका। हस् त है, अब विदेश जाने सपना चाहिँ तोड्नु भएको छ, त्योभन्दा बढी कमाइ यही कमाउनु होला है त। हस् हस्। श्रोता, हर्दिनेटा 9 यस नरम गाउँका महिलाहरूको कृषि प्रगतिको स्थलगत रिपोर्ट तयार पार्दा पार्दै पानी पर्न थालेकोले म यस गाउँका अन्य दिदीबहिनीहरूसँग कुराकानी गर्न सक्ने अवस्था रहेन। सरसरी उहाँहरूको नाम लिनु पर्दा, यस नरम गाउँका 29 जना महिलाहरू यो व्यावसायिक तरकारी खेतीमा लाग्नु भएको छ तालिम गरेर, र ती मध्ये वर्षमा 2-5 लाखसम्म कमाउने महिलाहरूको नाम लिनु पर्दा, खगिसरा बलाल, सिमकली थामी, अमृता थामी, चेन्टीकला घर्ती, विष्णु बुढाथोकी, जेमकला बुचा, दिलमाया बुचा, सीता बुचा, देउमाया बुचा, मनु बलाल, माया बलाल, निर्माया खासु, इन्द्रकला गहा हुनुहुन्छ। उहाँहरूले विदेश गएर पैसा कमाउने पुरुषहरूलाई चुनौती दिनुभएको छ। विदेश जाने पुरुषहरूले वर्षमा 1.5-2 लाख रुपियाँ कमाउँछन् भने उहाँहरूले घरै बसी बसी यस व्यावसायिक तरकारी खेतीबाट वार्षिक 2-5 लाखसम्म कमाउन थाल्नु भएको छ। यहाँहरू मध्ये कोही पनि धेरै पढेको छैन, सबै एकदम अनपढ महिला हो, तर उहाँहरूले घुम्ने कुर्सीमा बस्ने डिग्री गर्ने महिलाहरूले भन्दा धेरै कमाउनुहुन्छ। यो प्रगतिको खबर सुनेर तपाईँ पनि जहाँ हुनुहुन्छ यस्तै व्यावसायिक तरकारी खेती गर्नेतिर लाग्नुहोस्, किनभने आजभन्दा केही वर्ष अघि यी खगिसरा बलाल लगायतका महिलाहरूको घरमा खाना पुग्दैन त्यो बेसाएर घर खर्च चलाउनु पर्ने हुन्थ्यो, तर अहिले उहाँहरूले घर खर्च चलाएर छोरछोरी पढाएर पनि बचत गर्न थाल्नु भएको छ। यस्तै काम अन्यत्रका महिलाले पनि गर्नुहोस् भन्ने सुझाव यहाँ खगिसरा कलाको छ। छोरा पनि विदेश जानु पर्दैन, श्रीमान पनि विदेश जानु पर्दैन, घर बसी पनि पैसा गइहाल्छ। एकदमै अविरल वर्षा भइरहेको छ। यी महिला कृषकहरूको व्यवसायबाट पनि यस्तै अविरल वर्षा जस्तै पैसा बर्सिरहोस्, र अन्य गाउँका महिलाहरूले पनि यस्तै कृषि पेसाबाट पैसा बर्साउनुहोस् भन्ने आग्रह गर्दै म यो स्थलगत रिपोर्ट यही बिट मार्न चाहन्छु। अब सुनौ गीत संगीत र खोज खबरको सङ्गालो जीवनको गोरेटो। मज्जा छुट्टै हेर सानु फोन अनि फेसबुकमा जिस्किँदै चल्दाखेरि राति राति कुरा यसमा होस् हुन्न मोहनीले गल्दाखेरि, मज्जा छुट्टै हेर सानु फोन अनि फेसबुकमा जिस्किँदै चल्दाखेरि जब गलिन्छ जवानीका प्यासहरूमा अझ बेहोस त्यही फेसबुक प्रेमी सामु ढल्दाखेरि राति राति कुरा यसमा होसै हुन्न मोहनीले गल्दाखेरि, होस् त त्यति बेला आउनेछ, होस् त त्यति बेला आउनेछ जहिले फेसबुक प्रेमी आफ्नो तृष्णा मेटी छल्दा खेरि अझ बेहोस त्यही फेसबुक प्रेमी सामु ढल्दाखेरि राति राति कुरा यसमा होसै हुन्न मोहनीले गल्दाखेरि। हजुर, आज प्रस्तुत जीवनको गोरेटोको कथा वस्तुलाई आत्मसात गर्ने यो गजल सहकर्मी सूर्य खनालले लेख्नु भएको हो। हुन पनि सहकर्मी खनालको गजलमा जस्तै आज भोलिका युवा युवतीको वास्तविक जीवनमा पनि विकृति छाएको छ। बाबु आमाले भविष्यको सपनाका लागि गाउँमा गलगैटी गरेर छोरालाई सहरमा पढ्न पठाउँछन्, उता छोराले भने कलेजमा महँगो फिस लगाउने झुट्टा विवरण दिएर बाबु आमासँग बढी पैसा ठग्ने गर्दछ। बिचरा मजदुरे बाबु आमा आफ्नो एक छाक कटौती गरेर छोरालाई पैसा पठाउँछन् र छोराले किन्दछ महँगो मोबाइल, चलाउँछ फेसबुक अनि सर्च गर्छ गर्लफ्रेन्ड, रात बिताउँछ फोनमा जिस्किएर, किनकि उसलाई सामाजिक सञ्जाल चलाउने अधिकार छ। लोकतन्त्र त भइहाल्यो, त्यसैले बाबुआमाको सपना चकनाचुर पार्ने अधिकार पनि उसँग सुरक्षित छ। यो दोष छोरालाई मात्र छैन, उता छोरीको अवस्था पनि कुच्चो काटी फरक छैन। हुन त आजकल अलि गर्मी छ, बर्सात पनि चलिरहेको छ। मौसमको माग भनौँ या जवानीको माग भनौँ, हेर्ने नमिल्ने छोटो वस्त्र कामुक बनाउने अनेक श्रृङ्गार पटार गर्नु पनि आफ्नो इच्छा भएको छ र अझ कतै बस जिपहरूमा सवार गर्दा देख्ने भेट्ने गरिन्छ। कसिएको प्यान्ट र चपक्क जिउ समातेको टी सर्ट लगाएर क्याटक गर्दै हिँडिरहेकी युवती चिप्री चिप्री मिसकल अनि प्याट चुइगम फुटाउँदै हावाले फुरफुर हल्लाइरहेको केशले अपरिचित पुरुषतर्फ संकेत गर्दा लाग्छ उनले तीर्खका लागि पानी मागिरहेकी छन् अनि केही छिनका लागि जवानी चाहिरहेकी छन्। एक चुटकीमा चसक्क हुन्छ मन, एक सावधिमा हलचल हुन्छ तन, कानैमा जब सुटुक्क बात गर्छ छिनको छिन बेहाल हुन्छ, बेहाल हुन्छ मन। एक चुटकीमा चसक्क हुन्छ मन, एक साथीमा हलचल हुन्छ तन, कानैमा जब सुटुक्क बात गर्छौ छिनको छिनमै बेहाल हुन्छ मन, हो छिनको छिनमै बेहाल हुन्छ मन। एक चुटकीमा हुन्छ मन, एक साथीमा हलचल हुन्छ तन, कानैमा जब सुटुक्क बात गर्छौ छिनको छिनमै बेहाल हुन्छ मन, हो छिनको छिनमै बेहाल हुन्छ। पारदर्शी लुगा लगाउनु लोकतान्त्रिक स्वतन्त्रता भए जस्तै जवानीको प्यास मेटाउनु पनि भोकतान्त्रिक स्वतन्त्रता हुन सक्छ। यस्तै कतै लोकतान्त्रिक र कतै भोकतान्त्रिक स्वतन्त्रहरूका कारण कैयौँ युवती र युवकहरू अहिले मर्नु न बाँच्नुको अवस्थामा पुगेका छन्। ती मध्ये मान्छेलाई देख्दै नदेखी मोबाइल फोन र फेसबुकबाट प्रेम सम्बन्ध राखेकी एक युवतीको जीवन कथा आजको जीवनको गोरेटोमा प्रस्तुत गर्न गइरहेका छौँ। भर्खर कक्षा दसमा पढ्दै गरेकी पश्चिम गुल्मीकी एक 18 वर्षीय सरिता विश्वकर्मा नाम परिवर्तनले गुल्मीकी एक युवासँग मोबाइल फोनबाट प्रेम सम्बन्ध सुरु गरिन् र विवाह पनि गरिन्। तर त्यो विवाह 3 महिनाभन्दा बढी टिक्न सकेन, जसका कारण उनी यति बेला घर्नघाट बनेकी छन्। उनको भविष्यलाई ध्यानमा राखी आज हामीले उनको नाम गोप्य राखी उनलाई टेलिफोन सम्पर्कमा लिएर उनको कथा व्यथा सुनाउँदैछौँ। हेलो नमस्कार। मोबाइलमा गीत त निकै बिरल लाग्दो राख्नु भएको रहेछ। तपाईँ चाहिँ संगीता विश्वकर्मा नाम परिवर्तन है, तपाईँको वास्तविक नाम चाहिँ भन्दिनँ, तपाईँ गुल्मीकै चेली हो, तपाईँको भविष्यलाई ध्यानमा राखी हामीले वास्तविक नाम चाहिँ भनेनौँ। तपाईँ अलपत्र पारियो एकजना युवाले भन्दै हुनुहुन्थ्यो, के भएको तपाईँको जीवनमा? मेरो जीवनमा त मलाई बाबा मम्मीले बिहे गरिदिन आँट्नु भएको थियो, अनि त्यसपछि उसको र मेरो माया प्रेम थियो, अनि मैले उसलाई मेरो बिहे हुने कुरा बताएँ, त्यसपछि उसले मलाई मलाई भेट्न आइज नआइ भने म दिन्छु भन्यो। उसलाई भेट्न गएको बेला उसले मलाई भगाएर लिएर गयो, अनि बुटोलमा 3 महिनासम्म समथिङ 4 महिनासम्म बस्यो, अनि पढ भनेर मलाई लिएर छोडेर गयो, अनि इन्डिया गयो। इन्डिया गएर मलाई नभनिकन चाहिँ नेपालमा आएको, अनि इन्डियाको नम्बर पनि स्विच अफ गरेर राखेछ। अनि सुन्नुहोस् न, तपाईँको सुरुवात चाहिँ कसरी भयो? देखभेट बिना नै तपाईँहरूको माया प्रेम चल्या रहेछ मोबाइलबाट, होइन? कसरी तपाईँले एक अर्काको फोन नम्बर पाएर कुराकानी सुरु भयो त? चैतको महिना थियो, उहाँले फेरि नयाँ सालको लागि मेसेज पठाउनु भएको थियो, मैले फेरि को हुनुहुने हो भनेर यताबाट कल गरेँ। कल गर्दाखेरि फेरि उहाँले नाम पनि ढाँट्नु भयो, ठाउँ पनि ढाँट्नु भयो, पछि फेरि बताउनु भयो, तर आफ्नो थर चाहिँ ढाँट्नु भएको रहेछ मलाई। ए, तपाईँ विश्वकर्मा, उहाँ पनि आफू विश्वकर्मा बन्नुभयो खत्रीको छोरा भएर, होइन? हजुर। अहिले उहाँको वास्तविक नाम चाहिँ नभनिहालौँ, किनभने उहाँ सम्पर्कमा आएर तपाईँ फेरि घर बन्न सक्छ। अहिले उहाँलाई सङ्केत मात्रै हो, यो खबर सुनेर उहाँ पुनः तपाईँलाई जसरी साथ दिनुभएको थियो त्यसरी साथ दिएर आउनु होला भन्ने आग्रहका साथ गरिएको छ। आगामी दिनमा यदि उहाँ तपाईँलाई अलपत्र पार्न खोज्नुभयो भने हामीले उहाँको वास्तविक नामसहित फेरि प्रसारण गर्नेछौँ। अहिलेलाई चाहिँ उहाँको वास्तविक नाम चाहिँ नबनाऊ। अनि तपाईँ जस्तो मान्छे कक्षा 10 पढ्ने युवती, उमेर चाहिँ कति भयो? 18 वर्षको उमेरमा मान्छेलाई देख्दै नदेखी भेट्दै नभेटिकन तपाईँले कसरी चाहिँ अन्धो प्रेम गर्नुभयो त? अनि माया चाहिँ निकै गाढा भयो भयो भनौँ, अब त्यति धेरै माया सायद उहाँले चाहिँ मलाई यति धेरै माया गर्नुभयो, उहाँले नै मलाई माया गर्न सिकाउनु भयो। माया भन्ने के हो भन्ने कुरा नै उहाँले दिनुभएको मलाई, उहाँले नै सिकाउनु भएको। आज म उहाँ यति टाढो कल्पना पनि गरेको थिएन, उहाँले जति माया त खै कसले देला र जस्तो लाग्थ्यो मलाई। आज उहाँले यति ठुलो घात गर्नुहुन्छ भन्ने कुरा मैले सोचेको पनि थिएन, यदि सोचे म उहाँलाई साथ पनि दिनुहुन्थ्यो होला। उहाँको जिन्दगीको लागि उहाँ मर्नुहुन्छ भनेर उहाँको जिन्दगीको लागि मैले आफ्नो जिन्दगी बर्बाद गरेँ, खै अब के भनौँ र। Come on! अनि यो मायाको पहिलो पाठशाला कहाँ थियो? तमगास? हजुर। पहिलो भेट त्यहाँ भयो? हजुर। त्यहाँबाट निरन्तर तपाईँको बसा उठ हुन थाल्यो? तमगासमा भेट भयो हजुर, अनि त्यसपछि फेरि बिहे गरेर लिएर गए। कहाँ बिहे गर्नुभयो? मन्दिर कहाँ थियो? बुटोलको सिद्ध बाबा। सिद्ध बाबामा विवाह गरेर कहाँ राख्नुभयो? कोठामा राख्नुभयो या आफन्त कहाँ लैजानुभयो या होटेलमा? बुटोलमा, उहाँको आफ्नो साथी पढ्ने रहेछ, सँगै पढेको साथी, अनि उहाँकै कोठामा लगेर। तपाईँ त 10 क्लासमा पढ्दै हुनुहुन्छ, उहाँ चाहिँ कति पढेको युवा भन्नुहुन्थ्यो? 12 पढ्छु भन्दै हुनुहुन्थ्यो। तर होइन रहेछ? होइन रहेछ। उहाँको मम्मीसँग पनि मैले 2-3 कुरा गरेँ, अनि त्यसपछि मम्मीले कहाँ हुनुहुन्छ भन्दाखेरि बजारतिर गर्छ, कोही गर्छ भन्नुभयो। मैले चाहिँ म तपाईँको बुहारी हो भनेर कुरा गरेन, अरू भनेर कुरा गरेँ। अनि बजारतिर गर्छ भने मैले भने तपाईँको छोरी गर्नुभएको छ अरे भन्दाखेरि कसले भने गरेको छैन, खै हामीले देखेको छैनौँ भन्नुहुन्छ उहाँ बाबा मम्मीले पनि। तपाईँले ढाँट्न खोज्नु भएको छ भनेपछि यो देख्नु न भेट्नु मोबाइल फोन र फेसबुकमा जुन माया प्रेम गर्ने क्रम निकै तीव्र गतिमा बढेको छ, यो चाहिँ राम्रो कुरा होइन रहेछ, होइन त? हजुर, एकदमै नराम्रो रहेछ। आफूले नदेखिकन, आफूले नबुझिकन माया प्रेम गर्नु राम्रो रहेछ जस्तो लाग्छ मलाई। Because